الترجيب بيانات دوت بلوك سبوت دوت كوم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا. قال النبي صلى الله عليه وسلم: ألا كلكم راع وكلكم مسؤول عن رعيته. صدق الله العظيم وصدق رسوله النبي الكريم، ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. معزز ومؤخر علماء کرام، مہمان نظام، نوجوانوں، ہماری پیاری مائیں اور بہنیں، آج کا ہمارا مدرسہ انجمن اسلام کا مکتب کا سالانہ جلسہ ہے. جلسے کا جو مقصد ہوتا ہے وہ یہ ہوتا ہے کہ اس مدرسے کے اندر، اس مکتب میں کیا چیز سکھائی جاتی ہے، اس کا ایک ماڈل اور ایک ہائی لائٹ آپ کے سامنے پیش کی جاتی ہے. بہت ہی مختصر انداز میں بہت ہی جامع پروگرام پیش کیا گیا. اللہ سبحانہ و تعالی ان اساتذہ کرام کی عمر میں برکت عطا فرمائے، ان کی ان کاوشوں اور محنتوں کو شرف قبولیت سے نوازے. آپ جانتے ہیں کہ معصوم بچے، چھوٹے چھوٹے، اپنی ہمت کے بقدر بڑی باہمت کے ساتھ آپ کے سامنے اپنے اپنے پروگرام پیش کر رہے تھے. عزیز دوستو، دیکھیے، اللہ سبحانہ و تعالی نے ہم انسان کے اوپر بہت ساری نعمتیں ہیں، ان گنت نعمتیں اللہ سبحانہ و تعالی کی طرف سے ہم پر برس رہی ہیں. اس کو قرآن کہہ رہا ہے: وَإِن تَعُدُّوا لَا تُحْصُوهَا، وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا. اللہ کی نعمتوں کو اگر تم شمار کرنا چاہو تو شمار نہیں کر سکتے. اتنی نعمتیں انسان پر برس رہی ہے، 24 گھنٹے انسان سو رہا ہے اس وقت بھی نعمتیں برس رہی ہے. انسان کے سانس کا اچھا چلنا یہ اللہ کی بہت بڑی نعمت ہے، ورنہ کتنے ہی ہمارے نوجوان بوڑھے رات کو سوتے ہیں اور صبح اٹھتے نہیں. تو یہ انگنت نعمتیں ہیں اللہ کی، لیکن ان نعمتوں میں سے ایک بڑی نعمت اللہ نے جو ہمیں دی ہے وہ اولاد کی نعمت ہے. اولاد کی نعمت ایک بہت بڑی نعمت ہے. ان کی قدر آپ ان حضرات سے پوچھیں جن کے گھر کے اندر 15-16 سال ہو گئے شادی کے اور گھر کے اندر اولاد نہیں ہے، ان سے جا کر پوچھیں. یا ان حضرات سے پوچھیں جن کے گھروں کے اندر اللہ نے نعمتیں اولاد عطا کی تھی، پھر اللہ نے وہ نعمت وہ واپس لے لی. جب نعمتیں چھن جاتی ہے، نعمتیں سلب ہو جاتی ہے، اس وقت انسان کو اس کی قدر ہوتی. تو یہ اولاد کی نعمت ایک بہت بڑی نعمت ہے. اور عجیب و غریب الفاظ ہے قرآن کریم کے اندر کہ جہاں بھی اولاد کی عطا کا، یعنی اولاد کے دینے کا اور اللہ سے اولاد کے مانگنے کا جب وقت آیا ہے قرآن کریم کے اندر، تو اللہ نے اس وقت الفاظ استعمال فرمائے ہبا کا. جیسے قرآن کریم فرماتا ہے: یہب لمن یشاء اناثا ویہب لمن یشاء الذکور. یہبو کا لفظ استعمال فرمایا، ہبا جس کو گفٹ کہا جاتا ہے، جسے بھیٹ کہا جاتا ہے، کئی مقامات پر اللہ سبحانہ و تعالیٰ نے یہ الفاظ استعمال فرمائے. یہ جو آیت کریمہ میں نے آپ حضرات کے سامنے تلاوت کی, یہب لمن یشاء اناثا, میرے نوجوانوں اور میرے بوڑھوں اور خصوصاً ہماری مائیں اور بہنیں سنیں, اس لیے کہ ہمارے معاشرے کی بہت بڑی خرابی وہ بھی ساتھ ساتھ کہتا چلا جاؤ کہ سال ہر سال چار پانچ سال شادیوں کے ہو جاتے ہیں, اولاد جب نہیں ہوتی ہے تو ساس اپنی بہو کو تانا دیتی ہے. یہ بہت بڑی خرابی ہے, قرآن کے عقیدے کے خلاف ہے. یہ قرآن تو کہہ رہا ہے یہب لمن یشاء اناثا ویہب لمن یشاء الذکور او یزوجہم ذکرانا واناثا ویجعل من یشاء عقیما, جسے چاہتے ہم لڑکے دیتے ہیں, جسے چاہتے ہیں ہم لڑکیاں ہی دیتے ہیں, اور جسے چاہتے ہیں لڑکے اور لڑکیاں دونوں دیتے ہیں, اور جسے چاہتے ہیں ہم باندھ بنا دیتے ہیں. ساری دنیا کے اطباء, ساری دنیا کے ڈاکٹر, ساری دنیا کے حکیم اور ساری دنیا کے عاملین اگر ایک طرف ہو جائے لیکن اللہ سے قدرت میں اگر نہیں ہے دینا تو اسے نہیں ملتا. یہ اللہ نے اپنے پاس رکھا ہے مسلمانوں, خدا را اپنی بہو کو اور اپنی بیٹیوں کو تانے مت دو, خصوصاً بہو کو تانے دیے جاتے ہیں. پانچ سال ہو گئے, کئی مطلب ایسا ہوتا ہے کہ بہو کے اندر کوئی خرابی نہیں ہوتی, ساری خرابی اپنے بیٹے میں ہوتی ہے. جب رپورٹ نکلواتے ہیں تو پتہ چلتا ہے کہ خرابی اپنے لڑکے میں ہے, وہ تانے دیے جاتے ہیں لڑکی کو. جب رپورٹ نکالتے ہیں ڈاکٹری تب پتا چلتا ہے کہ خرابی تو مرد کے اندر ہے, پر آپ بے قصور بچی کو تانا دے رہے ہیں. کتنے سال ہو گئے کھلا کی بچی کا گوشت بھر گیا, ہمارے یہاں بہو آئی ہے ایسی نحوست آئی ہے کہ بچہ ہی نہیں ہو رہا. تو کیا بچہ دینا کسی انسان کے ہاتھ میں ہے؟ قرآن کریم یہ کہہ رہا ہے جسے چاہتے ہیں لڑکے, جسے چاہتے ہیں صرف لڑکیاں, اور جسے چاہتے ہیں دونوں عطا کر دیتے ہیں, اور جسے چاہے کچھ بھی نہیں دیتے. یہ اللہ نے اپنے ہاتھ میں رکھا ہے. یار اسباب کے درجے میں آپ ڈاکٹری کروا سکتے ہیں, علاج کروا سکتے ہیں, لیکن آپ اس پر سارا دارومدار رکھیں کہ علاج ہی سے ہوگا, ڈاکٹر کی دوا ہی سے ہوگا, یہ غلط عقیدہ. دینے والی داد اللہ کی. ہمارے استاد الاساتذہ دارالعلوم فلاح دارین کے ماضی شیخ الحدیث حضرت مولانا سید ذوالفقار صاحب نروری رحمت اللہ علیہ, آپ نے نام سنا ہوگا اور زیارت بھی کی ہو گئی, اور ہمارے یہاں تقریباً سوواں جلسہ جب ہم نے قائم کیا تھا تو حضرت کو ہم نے دعوت دی تھی, یہاں تشریف لائے تھے. سادات میں سے ہیں, اللہ کے نبی کے خاندان میں سے ہیں. خواجہ معین الدین چشتی بھی اجمیری رحمت اللہ علیہ کے سلسلے سے ہیں. یار بہت کم لوگوں کو معلوم ہوگا, حضرت مولانا سید ذوالفقار صاحب نروری رحمت اللہ علیہ جو تھے, جو ہمارے کٹھور میں ابھی آتے ہیں, مفتی جنید صاحب اندوری دعوت برکاتہم العالیہ, ان کے والد محترم, یہ سادات خاندان سے ہیں. خواجہ معین الدین چشتی کی اجمیری رحمت اللہ علیہ کے سلسلے میں سے ہیں. ان کے والد بہت نیک شخص تھے, روزانہ عام دنوں میں پورا ایک قرآن کریم ختم کرنے کا معمول تھا روزانہ. اور ہم نے وہاں جا کر نرور میں ہم لوگ گئے تھے اپنے ساتھیوں کے ساتھ, تو ان کی وہ مسجد کو دیکھا ہے ہم نے. بڑی سادی سادہ مسجد ہے لیکن اس مسجد کے اندر روحانیت عجیب و غریب ہے. آپ اس مسجد کے اندر بیٹھیں گے, اس لیے ہمارے بزرگان دین اکثر کہتے ہیں کہ جو مساجدیں ہوتی ہیں, جو پرانی قسم کی مساجد ہیں جس میں اللہ والے کبھی کبھی آیا کرتے تھے, ان مساجدوں کو پورا توڑ مت دو, اس کو ایکسٹینشن کراؤ, زیادتی کر دو, لیکن اصل جو چیزیں ہیں اس کو باقی رکھو. اس میں وہ برکات ہوتی ہے, اس میں وہ نورانیت ہوتی ہے. آپ کو تعجب کے بعد میں بتاؤں, آپ ہمارے مکتب میں جائیے, ہمارا جو مکتب یہاں چل رہا ہے نا, یہ علماء کرام وہاں پڑھاتے ہیں. آپ کبھی جو پرانا مکتب ہے, جو پرانی بلڈنگ ہے, ابھی جو بازار کے اندر جو دکانیں ہیں, دکانوں کے اوپر جو پرانی بلڈنگ ہے, آپ اس میں جا کر 10-15 منٹ بیٹھیے صرف, آپ کو اس کا احساس ہوگا, اس کی نورانیت کیا, اس کی خوبیوں کا احساس ہوگا کہ اس لیے یہ وہ عمارت ہے جس پہ بڑے بڑے علماء کرام یہاں تشریف فرماتے ہیں. بخاری شریف, مسلم شریف, بڑی بڑی کتابیں یہاں پڑھائی جاتی تھی. یہی وہ مکتب ہے. آج مکتب کی شکل ہے لیکن کسی زمانے کے اندر یہ دارالعلوم تھا, ہے کہ نہیں؟ گجرات کے بڑے بڑے علماء کرام یہاں سے پڑھ کر گئے ہیں. तो आप वहां जाकर देखिए। हमने इसको बदाते खुद महसूस किया है कि जो पुरानी दसगाहें हैं उसके मुकाबले में जो नई दसगाहें हैं दोनों के अंदर बरकत और अनवारत अजीब गरीब है, बरकत अजीब लगती है। ये इन बुजुर्गान दीन की बैठकों का और इनकी मजलिसों की ये बरकत है। तो कहने का मकसद ये है कि अल्लाह सुब्हानहू तआला ने हम इंसान को जो औलाद की नियामत दी है ये बहुत बड़ी नियामत दी है, वो अल्लाह सुब्हानहू तआला ने उससे इसके लिए कुरान करीम के अंदर हिबा का लफ्ज इस्तेमाल फरमाया। कभी तो फरमाया रब्बी हबली मिन लदुंक ज़ुर्रियतन तय्यिबा। अभी जो मौलाना ज़ुल्फ़िकार साहब रहमतुल्लाही अलैह का मैं जिक्र कर रहा था, इनके वालिद मोहतरम के बारे में जो बहुत नेक इंसान थे, मुफ्ती फारूक साहब बरौड़ी जामत बरकात उलालिया जो भी रानपुर इस्लाम के जलसे में तशरीफ लाए थे, उन्होंने अपने मवाइज में बाकायदा लिखा है अपने तजर्बे का। उन्होंने लिखा है कि हमारे एक दोस्त थे जिनकी शादी को तकरीबन 16 साल हो गए और 16 साल होने के बावजूद औलाद नहीं थी। तो वो फरमाते हैं कि हमने अपने उस्ताद मोहतरम के वालिद मोहतरम जो नरवर में रहते थे इनको फोन लगाया और लगाने के बाद कहा कि हजरत 16 साल हो गए हैं, आप हमारे लिए दुआ करें कि अल्लाह सुब्हानहू तआला औलाद की नियामत से हमें मालामाल करें। तो बड़े मुस्तजाबुद दावा इंसान थे, उन्होंने एक वजीफा बता दिया जो मैंने आपके सामने जिक्र की कि रब्बी हबली मिन लदुंक ज़ुर्रियतन तय्यिबा, ये इसका विद करते रहे। मुफ्ती फारूक साहब लिखते हैं कि उसके बाद हमारे दोस्त के यहाँ अल्लाह ने औलाद दी और एक साथ 3 औलाद दी, 2 लड़के और 1 लड़की। तो ये नियामत जो है औलाद की बड़ी है, और याद रखना नियामत जब जितनी बड़ी होती है इसकी कदर भी बड़ी होनी चाहिए। जब छोटी एक चीज होती है अगर वो टूट जाती है नाकदरी होती है तो उसकी तलाश भी जल्दी हो जाती है, लेकिन नियामत जब बड़ी होती है तो उसकी कदर भी बड़ी होती है। अगर इंसान उसकी नाकदरी करता है तो अल्लाह सुबहानहू तआला इस नाकदरी पर कभी कभी सलबे नियामत कर लेता है, नियामत को छीन लेता है। इसलिए औलाद की नियामत ये बहुत बड़ी नियामत है, अल्लाह ने दी है। इस नियमत की कदरदानी ये है कि हम उसकी सही तौर पर तरबियत करें। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बच्ची के बारे में इशारा फरमाया कि जिस आदमी के घर पर बच्ची पैदा हुई और उसने उसकी सही तरबियत की और तरबियत करने के बाद जब उसकी उम्र आ गई निकाह की, उसने उसका निकाह करा दिया, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इशारा फरमाते हैं मैं उसके लिए जन्नत की बशारत देता हूं। तो औलाद की सही तरबियत, जैसे विश्वास शरीफ की रिवायत में है कि एक बाप या एक वालिदैन अपनी औलाद को जो सबसे बड़ा हदिया देता है, सबसे बड़ी गिफ्ट देता है, वो ये है कि उसकी सही इस्लामी नहज पर तरबियत करे। इस्लामी नहज पर तरबियत करना, इस्लामी तरीके पर तरबियत करना, ये सबसे बड़ा अपनी औलाद के लिए हदिया है। इस मसले के अंदर उम्मत में बहुत ज्यादा कोताही हो रही है और इस कोताही का नतीजा आप देख रहे हैं कि देखिए हमारा मकतब का जलसा है इसके अंदर तकरीबन 350 बच्चे पढ़ रहे हैं। इन 350 बच्चे के अगर फकत वालिद तशरीफ लाते तो पीए मजमा बड़ा होता इससे, लेकिन कई लोग ऐसे हैं जिनके बच्चे पढ़ रहे ही नहीं रहे, लेकिन बच्चों की हिम्मत अफजाई के लिए हम लोग तशरीफ ला रहे हैं। लेकिन इन मकातिब की अहमियत जो हमारे दिलों में होनी चाहिए वो अहमियत हमारे दिलों से निकल गई। याद रखना एक होता है जिस्म और एक होती है रूह। कुरान जो है ना ये रूह है, इसलिए कुरान ने खुद अपने बारे में फरमाया, अल्लाह सुब्हानहू तआला फरमाते वकदालिक औहैना इलैका रूहम मिन अमरिना। सारे मुफस्सिरीन फरमाते हैं यहां रूह से मुराद कुरान मुराद है। जैसे एक आदमी अगर हो बुढ़ापे की उम्र को पहुंच जाए, उसको बीमारी है, असल जैसे हार्ट अटैक आ गया उसे, हम जानते हैं कि उसकी रूह का मसला है, तो उसका बेटा उसके पीछे अपनी सारी जायदाद खर्च करने के लिए तैयार होता है। जब डॉक्टर के पास ले जाते हैं डॉक्टर कहते हैं कि भाई उसे तो अटैक आया है। ऐसे हमारे उस साथी एक कहा करते थे कि कभी कभी अंग्रेजी में भी हमारी मारामारी हो जाती है, हम लोग कहते हैं कि अटैक का हमला हुआ है, अटैक का माना ही हमला होता है, तो इसका मतलब ऐसे हो जाए जैसे हो गया जैसे माए जमजम का पानी है कि नहीं, ऐसे ही हो गया कि अटैक का हमला बोलते हैं, अटैक नहीं, अटैक का माना ही हमला होता है, हार्ट अटैक बोलते हैं, या फिर ये कहो कि दिल का दौरा हो गया पड़ा है उसे। तो जब इंसान के ऊपर दिल का दौरा पड़ता है, उसके बेटे को जब कहा जाता है कि आप इतने पैसे रखेंगे तो आप ऑपरेशन होगा, तो उस वक्त बेटा जो होता है ना अपनी सारी जो है अपने पास जो कुछ होता है वो सब कुछ कुर्बान करने के लिए तैयार हो जाता है, यहाँ तक कि अपने मकान होता है अपनी जमीन की गिरवी रखने के लिए तैयार हो जाता है। क्यों? इसलिए का मसला है रूह का, अगर रूह बर्बाद हो गई सारी बॉडी पड़ी हुई है कुछ काम की नहीं होती। इंसान के जिस्म के अंदर रूह हो लेकिन अगर बॉडी के अंदर कोई खामी है तो उसकी तलाफी हो सकती है, लेकिन अगर रूह परवाह कर जाए तो बॉडी नाशा कुछ काम का नहीं होता। इंसान इस बात की फिक्र करता है जल्दी से कब्रिस्तान में पहुंचा जाए। इसी तरह यहाँ पर कुरान कह रहा है कदारी का वहीना इन्हें का रूह मिन अमरीना, कुरान को रूह कहा गया है। और याद रखो मेरे दोस्तों, इस वक्त इस रूह के ऊपर और कुरान के ऊपर जद आ रही है, इसलिए कि हर मुसलमान, हज़रत थानी रहमतुल्लाह अलैह फरमाते थे कि हर इंसान का आलिम मुफ्ती कारी और हाफिज बनना जरूरी नहीं है, हर बच्चे का हर इंसान का हर मुसलमान का आलिम हाफिज कारी बनना जरूरी नहीं, लेकिन हर मुसलमान का बुनियादी मुसलमान बनना जरूरी है। हर मुसलमान का बुनियादी जो तालीम है इंसान की इस्लाम की वो उसके लिए जरूरी है, और ये बुनियादी तालीम आपको इन मकातिब में मिलती है। इससे कि दारुलूम में जाने वाले कितने फीसद होते हैं, आप हर गांव के अंदर आप फीसद निकालें, 100 में से शायद ही 2-5% होंगे जो दारुलूम में जाते हैं, 95% जो बच्चे होते हैं जो दारुलूम में नहीं जाते। अगर आपने अपने आजाद की बिना पर आपने अपने उजरों की बिना पर बहाने निकाले आपने कि मेरा बच्चा 8वीं के अंदर चला गया, मेरा बच्चा 9वीं में गया है, मेरा बच्चा 10वीं में गया है, मुझे उसे ट्यूशन कराना है, इस वजह से मैं मकतब नहीं भेज सकता या मैं मकतब उसे नहीं भेज सकती, तो मेरे दोस्तों ये कुरान के साथ नाइंसाफी, नाइंसाफी है सरासर। इसलिए कि हम मुसलमानों के लिए बुनियादी तालीम जरूरी है, और मैं बार बार बच्चों को, हमने कई मरतबा बच्चों का इंतकाल किया, मैंने बच्चियों को भी कहा कि बेटियों ये इंसान को हाफिजा कौन देता है, ये मेमोरी जो है इंसान की ये इंसान के अपने इख्तियार में नहीं है। अगर इंसान के इख्तियार में मेमोरी होती, इंसान के इख्तियार में अगर इंसान का हाफिजा होता तो मालदार के बच्चे सबसे ज्यादा कुव्वत हाफिजे वाले होते हैं। क्यों? इनके पास सारे असबाब है, वो बादाम भी खाते हैं, पिस्ते भी खा रहे हैं, सब कुछ खा रहे हैं, लेकिन हम हमारा तजर्बा है 20 साल का मकतब में पढ़ाने के अंदर कि मालदारों के मुकाबले में अमूमन ज्यादातर गरीब के बच्चों का हाफिजा मजबूत होता है, हालांकि उन्हें तो बादाम पिस्ता की जगह से पर वो हमारे सिंगदाने ही मिलते हैं, उन्हें बादाम पिस्ता नहीं मिलता। इसका मतलब कि मेमोरी कोई और दे रहा है कि नहीं, हाफिजा किसी और, इसके देने वाला कोई और है। अब मैं बहुत अहम बुनियादी बात आपको बताता हूं मेरे दोस्तों, अगर आपने अल्लाह के कलाम को छोड़कर इसकी नाकदरी करके, हम दुनियावी तालीम के मुखालिफ नहीं, याद रखना, दुनियावी तालीम के बिल्कुल मुखालिफ नहीं, एजुकेशन और इल्म की बहुत ज्यादा जरूरी जरूरत है, लेकिन पहले इसे हासिल करें आप, स्कूलों के साथ साथ जो बुनियादी हमारी तालीम है इस पर बहुत ज्यादा जरूरत है मेरे दोस्तों तवज्जो देने की, हालांकि तवज्जो कम हो रही है। आज से 10 साल पहले हमारे इस मदरसे की तादाद थी 550, जब मेरे जिम्मे भी अहतमाम था 2004 तक 550 तालिब इल्म थे हमारे मदरसे के अंदर, और आज कारी साहब से मैंने पूछा कि 350 है। हम मानते हैं इसको कि चलो गांव के अंदर एक तो मदरसे कायम हो गए, लेकिन जब गांव की बस्ती इतनी बढ़ रही है तो तादाद क्यों नहीं आ रही? तादाद तो कम से कम बढ़नी चाहिए, लेकिन इसके बावजूद हमारी मदरसे की मकातिब की तादाद कम हो रही है। ये हमारी गफलत है, हमारी बेतवज्जुही है। याद रखो मैंने कहा मेमोरी देना उसके हाथ में है, जब इंसान अल्लाह की दाद जब देखेगी कि एक मुसलमान बंदा जिसको मैंने अपना कलमा दिया है, अपना कुरान की नियामत दी है, वो उसे छोड़कर कहीं और जा रहा है, तो जब वो देने पर आता दे भी सकता है तो वो छीन भी तो सकता है। इसलिए मेरे दोस्तों बहुत बाअदब आपको कह रहा हूं कि इस मकतब के ऊपर बहुत ज्यादा तवज्जो दें। मैं आपको एक किस्सा सुनाऊं कि ये बच्चा जब मकतब में आता है ना तो पूरी स्लेट होता है नहीं? हम बार बार सुनते हैं उलमा से, इससे ज्यादा दिलचस्प वाक्य मैं आपको सुनाऊं। ये टाइम्स ऑफ इंडिया जो हमारे हिंदुस्तान में निकलता है इंग्लिश में, इसमें चंद साल पहले एक मजमून आया था। उस मजमून के अंदर उसका मजमून निगार जो तकाल लिखने वाला और राइटर ने लिखा है कि एक वक्त हिंदुस्तान, इसराइल, अमेरिका और ब्रिटेन, यूके वाले, ये चारों मुल्क के बड़े बड़े लोग एक जगह पर बैठे और इकट्ठा बैठने के बाद उन्होंने इस बात को की तरफ गौर और फिक्र किया कि पूरी दुनिया हमारे हिंदुस्तान वाले भी थे उसमें, बिजली थे वहां चीजों के अंदर, तो ये भी ध्यान देना कि पूरी दुनिया के अंदर मुसलमानों पर इतने मजालिम डाले जाते हैं, इनको इस्लाम से रोकने की और इस्लाम से दूर रखने की कोशिशें होती है, लेकिन इसके बावजूद भी हम देखते हैं कि मजालिम के बावजूद भी मुसलमान अपने ईमान से नहीं फिरता, लालच में कभी फिर जाता हम कहते हैं, कभी निकाहों के मसले में हमारी बेटियां चली जाती है, इसलिए हम बार बार इसीलिए कहते हैं कि बच्चियों को एजुकेशन दे लेकिन पहले बुनियादी तालीम दे, अकायद सिखाए, मकासिद में अकायद सिखाए जाते हैं कि अल्लाह की दात क्या है, रसूलुल्लाह की दात क्या है, अल्लाह को किस तरह माना जाएगा, अल्लाह की दात एक है और कोई खुदा नहीं, ये सारी बातें इसमें समझाई जाती है बुनियादी तौर पर। खैर तो चार मुल्कों वाले जमा हुए, उन्होंने गौर व फिक्र किया कि इतने मजालिम के बाद, इतने रुकावट डालने के बावजूद भी ये ईमान से क्यों नहीं फिरते। तो उसने बहुत बड़ा स्कॉलर था, उसने आखिर में ये बात कही कि देखिए आप लोग माने या न माने, समझे या न समझे, मेरे दिल में एक बात आ रही है कि इन मुसलमानों को इनके नबी ने ये तालीम दी है कि जब बच्चा पैदा हो तो उसके दाहिने कान के अंदर अजान दी जाए और बाएं कान के अंदर इकामत कही जाए। देते कि नहीं? अल्हम्दुलिल्लाह, है कि नहीं? मुसलमान देते हैं, ये सबसे पहला काम हमारा यही होता है। फिर यही पर उलमा कहते हैं कि हमारे अजान भी होगा, इकामत भी होगा, अफजल नमाज की तैयारी है, वक्त बहुत करीब है, गोया के इशारा भी है इसकी तरफ। तो ये चारों मुल्क वालों ने फिर आखिर में तस्लीम कर लिया कि बात सही लगती है कि एक कान में अजान देते हैं, एक कान के अंदर इकामत देते हैं, जिसके ऊपर कभी कभी पर्दा तो पड़ता है लेकिन इसका कभी खात्मा नहीं होता, जो दिल के अंदर बिल्कुल स्लेट है, बिल्कुल कोरा दिल है, इसके ऊपर पहले ही अल्लाह की तौहीद और रसूल की रिसालत का पैगाम उस पर पहले ही डाल दिया जाता है, इसकी बुनियाद पर उसे दुनिया के अंदर बहुत डगमगाया जाता है, बहुत सताया जाता है, परेशान किया जाता है, फिर भी ईमान से नहीं फिरता। तो आपस में इन्होंने फिर इसकी प्लानिंग की कि अब हमें क्या करना चाहिए। देखिए बहुत तवज्जो के काबिल है ये बात, हमारे हिंदुस्तान में बात जगह पर ये चीज चल चुकी है। जब देख कुछ क्या जा। उन्होंने आपस में मशवरा किया कि इसका इजाला क्या करे, क्या क्या काम किया जाए, इसकी बुनियाद पर ये सबसे पहले जो कलमा पढ़ा जाता है अजान और इकामत का, ये दूर हो जाता है, बाद में पढ़े इससे पहले कुछ और पढ़ता है। जो कोरी स्लेट के ऊपर, जो कोरे दिल पर सबसे पहली बात पड़ेगी, वो ऐसी बात डाल दे जो शैतान वाली हो, चाहे अजान और इकामत बाद में हो जाए। तो उन्होंने आपस में मशवरा करके ये बात तय की कि जहां जहां जच्चा खाने हैं, जहां जहां ये औरतों बच्चा जब पैदा होता है, वो जो हॉस्पिटलें होती है, इन बाल हॉस्पिटलों में उन्होंने प्लानिंग की है कि जब बच्चा की पैदाइश होती है उस वक्त उस कमरे के अंदर म्यूजिक सिस्टम लगा देते हैं। देखिए हमें कुछ पड़ी नहीं मेरे दोस्तों, हमें अपने औलाद की भी फिक्र नहीं, लोग ईमान और इस्लाम को मिटाने की फिक्र कर रहे हैं और हमें कुछ फिक्र नहीं। ये लोग इस बात की प्लानिंग कर रहे हैं और कई जगह पर चालू भी हो गया है कि उन बच्चों की हॉस्पिटलों के अंदर जहां बच्चे पैदा होते हैं, जिस वक्त मां के पेट से जब बच्चा पैदा होता है उसी वक्त उस रूम, उस कमरे की चारों दीवारों के ऊपर म्यूजिक सिस्टम लगा देते हैं ताकि बच्चा पैदा होते ही सबसे पहले उसके कान के अंदर म्यूजिक सिस्टम चली जाए, जो शैतान का जो है गाना है वो उसके कल्ब के ऊपर लग जाता है, उसके बाद अगर अजान और इकामत भी होगी तो दूसरे नंबर पर आ जाए। तो कहने का मकसद ये है कि ये मकातिब की अहमियत को समझे, مقاصد کی اہمیت کو سمجھے. اللہ کے رسول صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ جب بچہ اپنے گھر سے تعلیم کے لیے جب نکلتا ہے نا, تو اللہ کے نبی ارشاد فرماتے ہیں کہ فرشتے اپنے پر ان کے قدموں کے نیچے بچھا دیتے ہیں. آپ کا بچہ 5 سال کا صبح میں جب تیار ہو کر نکلتا ہے نا, اس کو معمولی نہ سمجھے کہ بازار تک چھوڑنے کے لیے ہمیں باری پڑتا ہے. آپ کا 5 روپے کا پیٹرول انشاءاللہ ناغا نہیں جائے گا, بیکار نہیں جائے گا, ضائع نہیں ہوگا. آپ کا چلتے ہوئے اس بچے کو وہاں تک چھوڑنے کے لیے جانا, یہ ضائع نہیں ہوگا. اور ہماری مائیں اور بہنیں بھی سنیں کہ جو صبح میں سہانے وقت کے اندر اپنے بچے کو اٹھا کر اور تیار کر کر اس کو مدرسے کے لیے جو بھیجتی ہیں, انشاءاللہ یہ بھی بڑے اجر والا کام ہے آپ کا. خصوصاً اس زمانے کے اندر جبکہ ایمان سے دور کرنے کے سارے اسکیمیں چلائی جا رہی ہے, اور یہ مکاتب ہی وہ چیزیں ہیں جہاں سے ہمارے بچوں کا ایمان محفوظ رہتا ہے. یہ کوری سلیٹ کے اوپر توحید کا عقائد جو ہوتا ہے, رسول کی رسالت کے جو عقائد ہیں, قیامت کے جو عقائد ہیں, مرنے کے بعد کے سارے مسائل جو ہیں, یہ ان بچوں کو پڑھایا جاتا ہے اس مکاتب کے اندر. اس کی بنیاد کے اوپر 20-20 سال ہو جاتے ہیں, وہ بچے جب بڑے ہو جاتے ہیں تو آنے کے بعد کبھی کبھی کہتے ہیں کہ مولانا مکتب میں جو بات سنی تھی نا, وہ دل کے اوپر ابھی بھی نقش ہے. لیکن پھر بھی ہم نے اس بات کا تجربہ کیا ہے کہ ہماری وہ بیٹیاں بیٹوں کے مقابلے میں بیٹیوں پر آج کل زیادہ زور لگتا ہے ایمان سے پھرانے کے. یاد رکھنا, اس لیے میں نے کہا ہے کہ آزمائش کے درجے میں ایمان چھوڑنے والے نہیں, مسائل کے حالات کے اوپر مسلمان ایمان نہیں چھوڑتا, لیکن کبھی کبھی محبت کے چکر میں ہماری بیٹیاں ایمان کھو بیٹھتی ہیں. اور اس کا تجربہ کیا ہے علماء نے, زیادہ تر اس بات کے نتیجے پر پہنچے ہوئے ہیں کہ جو بچیاں ان مکاتب میں تعلیم حاصل نہیں کرتی, وہی بچیاں زیادہ تر پھنستی ہیں اس میں. اس لیے ہم بار بار آپ کو توجہ دلوا رہے ہیں کہ ان مکاتب کو معمولی نہ سمجھیں. جس طرح ہم اسکولوں کے اندر اپنے بچوں کو بھیجتے ہیں اور ٹیوشن کا مسئلہ ہوتا ہے تو ٹیوشن بھی دلواتے ہیں, مکاتب میں بچوں کو ضرور بھیجیں. ٹیوشن سے مکتب کی تلافی نہیں ہوتی, یاد رکھنا. اور لوگ جانتے ہیں اس کو, انشاءاللہ میری تائید کریں گے. فقط گھر پر بیٹھ کر ٹیوشن پڑھا لینے سے بچے کا جو مکتب کا مسئلہ ہے, قرآن کی تعلیم کا مسئلہ ہے, اس کی تلافی نہیں ہو سکتی میرے دوستو. آپ کو ان بچوں کو مکاتب میں بھیجنا ہی پڑے گا. بہت موٹی مثال میں آپ کو سمجھا رہا ہوں کہ ہمارے بچے یہاں اسکول میں پڑھنے آتے کہ نہیں پڑھتے ہیں, الحمدللہ. ہم اس بچے کو کبھی اس بات پر اکتفا کیا کہ ہم 1-2-5 1-2-3-4-5 تک نہ پڑھائیں اور گھر کے اوپر ٹیوشن دلوا دیں؟ کبھی ہم نے کیا آج تک؟ کسی نے بھی کیا ہے؟ نہیں کیا. ہم بچے کو اسکول میں بھیجتے بھی ہیں, پھر ٹیوشن بھی کرواتے ہیں. تو مکاتب یہ بنیاد ہے, یہاں باقاعدہ درجے کے ساتھ تعلیم ہوتی ہے. ٹیوشن کے اندر یہ درجے کے ساتھ تعلیم نہیں ہو سکتی. ایک کلاس کے اندر 15 بچے ایک ٹیوشن کے اندر پڑھنے کے لیے آتے ہیں, ہر ایک کا سبق الگ الگ ہوتا ہے, ہر ایک کی کتاب الگ ہوتی ہے, کیسے پڑھا سکتا ہے انسان؟ اس کو سوچے میرے دوستو. اس لیے اس بات کا تہیا کرے کہ ہمارے گھروں کے اندر جو بھی بچے ہیں, ہم ان بچوں کو مکاتب کے اندر انشاءاللہ بھیجیں گے. سمجھے؟ اس بات کی کوشش کرے, ہم خود بھی کوشش کریں, اور اپنے ساتھیوں کو اپنے خاندان کے اندر جو بچے اس قابل ہو گئے ہیں جو مکتب میں جا سکے, ان کو وہاں پر بھیجیں. اس لیے کہ مکتب کے اندر میں نے کہا نا, درجات کے ساتھ قرآن کی تعلیم, درجات کے ساتھ کتابوں کی تعلیم ہوتی ہے, متفرقات کی تعلیم ہوتی ہے, پریکٹیکلی تعلیم ہوتی ہے. وہ ساری تعلیمات آپ کو وہاں ملے گی, ٹیوشن کے اندر نہیں مل سکتی. تو خیر, میرے کہنے کا مقصد یہ ہے کہ اللہ رب العزت نے یہ ایک نعمت جو دی ہے ہمیں اولاد کی, اس نعمت سے اولاد کی قدردانی ہمیں یہ ہے کہ ہم صحیح تربیت اسلامی نہج پر اسے کریں. جیسے امام بخاری علیہ رحمہ کی تربیت ان کی والدہ نے جب تھی, امام بخاری علیہ رحمہ سے کسی نے پوچھا کہ اگر آپ کو اتنی بڑی فضیلت کیسے حاصل ہوئی, امام بخاری فرماتے ہیں کہ میری والدہ کے سامنے جب یہ بات آئی تو میری والدہ نے مجھے یہ کہا کہ بیٹا, ایک کمال تیرا نہیں, میں نے ہمیشہ تجھے باوضو جو ہے دودھ پلایا, ہمیشہ باوضو ہو کر دودھ پلایا. تو یہ چھوٹے چھوٹے جو اعمال ہوتے ہیں بچوں کی تربیت کے اوپر, یہ بڑے کام کے ہوتے ہیں. बच्चे के ऊपर बड़ा अक्ष होता है। आजकल के डॉक्टर इस बात को तस्लीम करते हैं कि बच्चा माँ के पेट में जब होता है तब भी वो माँ बाप के खास तौर पर माँ के आमाल जो है उसके ऊपर वो उसको अक्ष करता है, लेता है, उसको हासिल करता है, तो बड़े असरात होते हैं। इसलिए मैं माए और बहनों से भी कहूंगा कि वो अपने बच्चों की सही इस्लामिक नहजियों पर तरबियत करें, और उसके लिए आसान है जैसा हजरत मौलाना अहमद अली लाहौरी रहमतुल्लाह अलैह से जैसे अभी आज का चंद दिन पहले व्हाट्सएप पर आया था, हजरत ने कहा कि कुरान का खुलासा तीन चीजें हैं। बड़ी जामे बात लिखी है हजरत, और मैं कुरान का खुलासा तीन बातें, एक तो ये है अल्लाह की इबादत करना, दूसरा है रसूल की इताअत करना, और तीसरा है मखलूक की खिदमत करना। ये तीन चीजें जो है कुरान का खुलासा, उसमें जो दसवां नंबर है रसूल की इताअत, ये आपके बच्चे जो मकतब में पढ़ने के लिए आते हैं उन बच्चे जब यहाँ से फारिग होता है यानी कुरान उसका मुकम्मल होता है तकरीबन 35 या 40 दुआएं उसको अजबर होती है, होती। अब ये असातिज़ा इकराम यहाँ पर जो है पढ़ा देते हैं, सिखा भी देते हैं, लेकिन ये वो आपके घर पर तो नहीं आएंगे, घर पर आपको अमलन उसको पढ़वाना है। आप खाने के लिए बैठे तो खाने की दुआ उससे पूछे, खाने के बाद फारिग हो जाए तो उससे दुआ पूछे, पानी पी रहा है उससे दुआ पूछे, वो सारी दुआ उसे याद है। आपका मासूम बच्चा अपनी मासूम जुबान से जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक से निकली हुई दुआएं जब वो पढ़ेगा, मासूम जुबान से पढ़ेगा अल्लाह की दात से, कभी उम्मीद है कि वो दुआएं मकबूल हो जाती है। तो बिस्तर पर जा रहा है, उठ रहा है, कपड़ा पहन रहा है, सारी दुआएं उनको याद होती है, लेकिन यही बच्चा 3-4 साल के बाद हम उसे पूछते हैं तो भूल जाता है, इसलिए कि अमलन नहीं है। प्रैक्टिकल जो होता है घर में होना चाहिए वो खत्म हो जाता है। बुजुर्गों ने लिखा है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करने का सबसे आसान रास्ता यही है कि अल्लाह के नबी ने जितनी दुआएं हमको बतलाई है इन दुआओं को वक्त वक्त पर पढ़ ली जाए, और अल्लाह के नबी की जुबान से जो दुआएं निकली है वो बड़ी बाबरकत होती है। इसलिए उलमा ने लिखा और उलमा जानते हैं इस बात की मेरी तायद करेंगे कि एक दुआ हम अपनी जुबान से कहें और एक दुआ जो कुरानी दुआ है कुरान के अल्फाज से, एक दुआ जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की मुबारक जुबान से निकली हुई दुआ है वो बहुत ज्यादा मौसिर होती है। तो मेरे कहने का मकसद ये है कि बच्चों की तरफ मुतवज्जो बहुत ज्यादा तवज्जो करें, अपने आप को आजाद न छोड़ें। हम मुसलमान हैं, कुछ कवायद के हमारे पाबंद होते हैं। एक छोटी सी मिसाल मैं आपको दूं, एक जानवर होता है जो किसी का पाला हुआ होता है, एक आसान मिसाल से आपको आखिरी मिसाल समझा दूं, एक जानवर होता है जो किसी का पाला हुआ होता है। अब आसानी के साथ इसको समझेंगे, मसलन किसी की मुर्गी है, उसको उसने बंद कर रखा है, बकरा उसको बांध रखा है उसने, अब वो बकरा कभी छूटता है, अगर उसको कोई आदमी अपने गाड़ी के अंदर एक्सीडेंट के जरिए से उसको मार देता है तो ये जानवर ये परिंदा किसी के मातहत है कि नहीं, किसी की मिल्कियत है, उसको कोई इसका मालिक है। अब उसको अगर कोई मार देता है तो बजाय मातबा 300 की मुर्गी होती है 500 निकलवाते हैं, क्यों? कि किसी के मातहत है, वो किसी के अंडर है, वो आजाद नहीं है, वो किसी की मिलकर किसी के कंट्रोल में है। और एक वो परिंदा, एक वो जानवर जैसे बैल होते हैं जो आमतौर पर छोड़ दिए जाते हैं, किसी की मिलकियत नहीं होती है, बात बैल होते हैं ना, जो हमारे गैर मुस्लिम भाई जो होते हैं भूतों के नाम पर छोड़ देते हैं, वो इसकी कोई मालिक नहीं होता है। अब अगर उसको बीमार भी पड़ जाता है, उसे कोई मार भी देता है तो पूछने वाला कोई नहीं। दोनों में फर्क समझिए, ये आजाद नहीं है हमारे घर के बकरे या हमारी घर की मुर्गियां, और ये जिसने अपने आप पर आजादी का जो बंधन है उसने हटा लिया है तो उसकी कोई कदर कीमत नहीं होती। जो आजाद नहीं है, जो पाबंद है, हम अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की लाई रसूल की लाई हुई शरीयत के पाबंद है। जब इंसान अल्लाह के रसूल की लाई हुई शरीयत का पाबंद बन जाता है तो उसी को शरीयत की इस्तिलाह और भाषा के अंदर कहा जाता है वली। हम आज दूसरों को जो कोसते हैं ना कि फुला की वजह से ऐसा हो गया, फुला की वजह से ऐसा हो गया, फुला पार्टी की वजह से हो गया, फुला आदमी हुकूमत पर बैठा है तो हमें परेशानी हो गई, इस सब का इजाला और इस सब का जो لبے الباب جو ہے, خلاصہ میں آپ کو ذکر کر دوں کہ جو انسان اللہ اس کے رسول کی اطاعت میں لگ جاتا ہے, شریعت کی اصطلاح میں اسے ولی کہا جاتا ہے, اور حدیث قدسی ہے اللہ کے نبی ارشاد فرماتے ہیں کہ اللہ سبحانہ وتعالیٰ فرماتے ہیں من آذانی ولی فقط آذنتہ بالحرب, جو آدمی میرے ولی سے دشمنی رکھے, اللہ فرماتے ہیں جو آدمی میرے ولی سے دشمنی رکھے اللہ فرماتے ہیں اسے میں جنگ کا اعلان کر دیتا ہوں, جنگ کے مقابلے کا اعلان کرتا ہوں, میں اسے جنگ کروں گا. جسے اللہ جس انسان کے ساتھ اللہ سبحانہ و تعالیٰ کا نپٹ لے تو پھر اس کی بربادی کے لیے بربادی کیسے نہیں ہو سکتی. ہمیں اپنے آپ کو آزاد نہیں چھوڑنا ہے, شریعت کی جو حدود ہیں, شریعت کی جو باؤنڈری ہے اس میں لگانا ہے. اب آنے والا جو رمضان ہے یہ بھی اللہ کے حکم میں سے ایک حکم ہے, ہم رمضان کی پابندی کریں, سنجے روزوں کی پابندی کریں, تراویح کی پابندی کریں. اسی پیسے پہلے علماء نے لکھا ہے کہ اسی وجہ سے اس سے پہلے 15ویں شعبان آ گئی, 15ویں شعبان کے اندر انسانوں کے کئی ان گنت انسانوں کی معافی ہو گئی, نہیں چند انسانوں کے علاوہ, جس کو آپ نے علماء کی تقریروں میں سنا ہوگا کہ فلاں فلاں گنہگار ہے, اس کی اگر وہ سچی پکی توبہ نہیں کرتا ہے تو اس کی معافی نہیں ہوتی, لیکن ان کے علاوہ سارے انسانوں کی معافی ہو جاتی ہے, اور یہ گنہگار بھی اگر سچے پکے جن سے توبہ کر لیتا ہے تو معافی ہو جاتی ہے. تو گویا کہ 15ویں شعبان رمضان کا مقدمہ تھا, اللہ سبحانہ و تعالیٰ اپنے دربار میں لائے ہوئے انسان کو پاک صاف ہو کر بلا رہا ہے, سمجھے. اس لیے رمضان کی قدردانی کریں, اور اگر کسی عذر کی وجہ سے اگر کوئی مسلمان روزہ نہیں رکھ سکتا تو سر عام خدا کے واسطے نہ کھائیں, اللہ کے واسطے بازاروں میں چائے نہ پیئیں. اگر آپ روزہ نہیں رکھ رہے اپنے گھر پر کھائیں لیکن بازاروں میں نہ کھائیں. ایک چھوٹا سا قصہ, جب اس ہندوستان تقسیم نہیں ہوا تھا, تقسیم سے پہلے جب سارے لوگ ایک ساتھ رہتے تھے, تقسیم ہند سے پہلے مسلمانوں کے محلے میں ایک مجوسی رہتا تھا آپ پرست, جب اس کا انتقال ہو گیا تو ایک اسی محلے کے ایک ولی نے, ایک مومن نے اس کو خواب میں دیکھا کہ وہ جنت میں ہے, تو اسے بڑا تعجب ہوا کہ تو تو مجوسی ہے, تو تو آگ کی پرستش کرتا ہے, تو جنت میں کیسا ہے. تو اس نے بڑا عجیب و غریب واقعہ بیان کیا, اس نے خواب میں اس اللہ کے ولی کو یہ کہا کہ ایک مرتبہ کا واقعہ ہے کہ میں اپنے کام سے جب گھر پر آیا تو میں نے دیکھا کہ رمضان کا مہینہ اس وقت چل رہا تھا مسلمانوں کا, اور میرا بچہ کچھ کھانا لے کر محلے میں کھا رہا تھا, تو میں نے اپنے بچے کو یہ ڈانٹ کر کہا کہ تجھے شرم نہیں آتی, مسلمانوں کا روزوں کا مسئلہ ہے, مسلمان روزہ رکھے ہوئے ہیں, وہ روزوں کی حالت میں نہیں کھاتے ہیں, تو سر عام لوگوں کے سامنے کھا رہا ہے. وہ مجوسی کہہ رہے ہیں کہ اللہ سبحانہ و تعالیٰ نے میرے اس ڈانٹ کے اوپر میرا یہ عمل مقبول کر لیا, قبول کر لیا, اور مجھے مرنے سے پہلے ایمان کی دولت سے مالا مال کر لیا, میں کلمے کے ساتھ مسلمان مرا ہوا ہوں اور آج جنت میں ہوں. اب اس کا نتیجہ خالی آپ کو سنا دوں کہ جو غیر مسلم مجوسی آپ پرست ایک مسلمان کے مہینے رمضان کے مقدس مہینے کی قدردانی کی بنیاد پر اللہ سبحانہ و تعالی اسے ایمان کی دولت سے مالا مال کر سکتے ہیں, وہی خالق و مالک رمضان کی ناقدری پر اللہ نہ کرے ہمارے ایمان کو سلب کر سکتا ہے, وہ بے نیاز ذات ہے. اس لیے میرے دوستو رمضان کی قدردانی کریں, آنے والے رمضان کے لیے روزے بھی رکھیں, کوئی مشکل نہیں. تانی رحمۃ اللہ نے لکھا ہے کہ ایک آدمی ایک نواب کا قصہ لکھا ہے, اور نواب صاحب کہہ رہے تھے کہ ہم روزہ نہیں رکھ سکتے, تو حضرت تانوی نے فرمایا کہ روزہ رکھو کچھ نہیں ہوتا ہے. بعد نوجوان کہتے ہیں کہ ہم سے روزہ نہیں رکھا جا سکتے, لیکن رکھ سکتا ہے انسان اگر عزم مصمم کر لے, پکا ارادہ. اس نواب صاحب نے روزہ رکھا, صبح ہو گئی, دوپہر ہو گئی, شام بھی ہو گئی, اب کسی طرح مغرب کا وقت آ رہا ہے, لیکن نواب صاحب کا روزہ تھا زندگی میں پہلا روزہ, سمجھے, تو شاہی دسترخوان لگایا گیا اور اس کے بعد روزہ مکمل ہو گیا. تو روزہ رکھ سکتے ہیں, روزہ کوئی مشکل نہیں. اس لیے کہ لا یکلف اللہ نفسا الا وسعها, قرآن کہہ رہا ہے اللہ سبحانہ و تعالیٰ انسان کی طاقت سے زیادہ کسی کے اوپر بوجھ نہیں ڈالتا, رکھ سکتے ہیں تب ہی حکم دیا ہے, इसका मतलब यह है कि तुम ये कहते हो कि अल्लाह हम नहीं रख सकते, हम नहीं रख सकते, उसके बावजूद नऊज़ु बिल्लाह तुमने हम पर बोझ डाला है। नऊज़ु बिल्लाह, रख सकते हैं तब ही हुक्म दिया है। हाँ, कोई आजार है, कोई मजबूरी है, इसकी वजह से इंसान छोड़े, बीमारियों की वजह से, बाद बीमारियों की वजह से। अल्लाह सुबहानहू व तआला हमारे कही हुई बातों को हम सबको अमल करने की तौफीक नसीब फरमाए, हमारे मकातिब के उलमाए किराम की मेहनतों को कबूल फरमाए, जिम्मेदारों की मेहनतों को कबूल फरमाए, माए बहने अपने बच्चों को वक्त पर जो भेजती है इनकी मेहनतों को भी कबूल फरमाए। अल्लाह सुबहानहू व तआला इनकी काविशों को शर्फ कबूलियत से नवाजे, और बच्चों का आना ये भी कबूल फरमाए, मेहमानों का तशरीफ लाना ये भी अल्लाह सुबहानहू व तआला हर एक की जायज मकासिद को भी पूरी फरमाए। दुरूद शरीफ पढ़े। دوسری پڑھیں بسم اللہ الرحمن الرحیم اللهم لك الحمد كله ولك الشكر كله ولك الخلق كله ولك الملك كله وإليك يرجع الأمر كله لك الحمد حمدا دائما مع دوامك ولك الحمد حمدا خالدا مع خلودك اللهم لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك اللهم صل على سيدنا محمد كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الفقر وقنا عذاب الدين واحشرنا يوم القيامة مع المتقين مع الإيمان اللهم إن قلوبنا ونواصينا وجوارحنا بيدك لم تملكنا منها شيئا فإذا فعلت ذلك بنا فكن أنت ولينا واهدنا إلى سواء السبيل واهدنا إلى سواء السبيل واهدنا إلى سواء السبيل ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم يا حنان يا منان يا بديع السماوات والأرض يا ذا الجلال والإكرام هي الله هم سب کے گناہوں کو معاف فرما اے اللہ ہماری خطاؤں پر عفو کا قلم پھیر دے اے مالک بہت گنہگار ہیں سیاہکار ہیں اے اللہ اقراری مجرم ہیں اے اللہ دین کے اجالیوں میں بھی ہم نے گناہ کیے رات کے اندھیریوں میں چھپ چھپ کر گناہ کیے ہیں ہم نے اپنے بڑوں سے چھپ کر گناہ کیے گھر والوں سے چھپ کر گناہ کیے لیکن اے اللہ تو عالم بذات الصدور ذات سے اندھیری رات میں جاننے والی ذات سے معلوم ہے خالق و مالک اے اللہ تو سب کچھ جانتا ہے اے اللہ ہمارے گناہوں پر عفو کا قلم پھیر دے اے اللہ ہم اقراری مجرم ہیں اے اللہ اگر تو نے ہمیں معاف فرما دیا تجھے کوئی پوچھنے والا نہیں اے اللہ ہم گنہگاروں کا ہم سیاہ کاروں کا بیڑا پار لگ جائے گا اے اللہ اپنے فضل و کرم سے ہم سب کے گناہوں کو معاف فرما دے ہمارے والدین کے گناہوں کو معاف فرما عائشہ اقارب کے گناہوں کو معاف فرما اساتذہ کرام کے گناہوں کو معاف فرما امت مسلمہ کے گناہوں کو معاف فرما اے اللہ ہمارے مستورات کے گناہوں کو معاف فرما اے اللہ ہماری مستورات کے گناہوں کو معاف فرما اے اللہ اس مکتب اے اللہ جس مقصد کے لیے قائم کیا گیا ہے اس مقصد کے اندر پوری پوری کامیابی نصیب فرما دے 100% کامیابی نصیب فرما دے یہاں کے بچوں کو اے اللہ صحیح نہج پر اسلامی نہج کے اوپر تعلیم حاصل کرنے کی اور اس پر عمل کرنے کی اے اللہ عمل کرنے کی توفیق نصیب فرما ان اساتذہ کرام کی محنتوں کو قبول فرما اے اللہ جائیداد 3-3 گھنٹے تک اے اللہ محنتیں کرتے ہیں آنے والے بچوں کے پیچھے اے اللہ اپنا وقت لگاتے ہیں اور ہر ممکن کوشش کرتے ہیں کہ بچے کے دل کے اندر کسی بھی طرح قرآن کریم کی صحت کے قرآن کریم صحت کے ساتھ اے اللہ بیٹھ جائے اور پڑھتے ہو جائیں اے اللہ ان کی کاوشوں کو اے اللہ اپنے فضل و کرم سے قبول فرما لے اے اللہ انتظامیہ کی اے اللہ انتظام کو قبول فرما لے اے اللہ اس ادارے کے پیچھے جن جن لوگوں نے جس جس لائن سے محنتیں کی ہیں اے اللہ دام درم اے اللہ سکون جس اعتبار سے بھی اور دعاؤں کے ذریعے سے جن لوگوں نے بھی تعاون کیا ہے ہر ایک کی محنتوں کو قبول فرما ہر ایک کے تعاون کو قبول فرما اس جلسے کی کامیابی کے لیے جن لوگوں نے دعاؤں سے اے اللہ تعاون کیا جن لوگوں نے روپیوں پیسے سے تعاون کیا ان بچوں کی حوصلہ افزائی فرمائی ہے اے اللہ ان کے تعاون کو قبول فرما لے ان کے روزے میں بے انتہا برکت نازل فرما ہر پریشانی کو دور فرما دے اے اللہ ان کی بیماریوں کو شفا سے بدل دے اے اللہ ان کے بیماریوں کو شفا سے بدل دے اے اللہ امت مسلمہ پر رحم کرم عافیت کا معاملہ فرما لے اے اللہ رات کا ایک حصہ گزر چکا ہے اے اللہ رات تاریخ ہو چکی ہے اے اللہ ہم تجھ سے مانگتے ہیں اے اللہ ہم تجھ سے بھیک مانگتے ہیں مولا امت پر ایک محبت کی نگاہ ڈال دے اے اللہ امت پر ایک محبت کی نگاہ ڈال دے اے اللہ تیری ایک نگاہ کی बात से मौला, हे अल्लाह तेरी एक निगाह की बात से हमारी जिंदगी का सवाल है मौला, हमारी जिंदगी का सवाल है। हे अल्लाह रहमत की एक निगाह डाल ले, हे अल्लाह हमारे गुनाहों की वजह से, हे अल्लाह हमें मसाइब और परेशानियों में मुब्तला न फरमा, हे अल्लाह हमारे गुनाहों की वजह से, हे अल्लाह हमें मजालिम के अंदर मुब्तला न फरमा, हे अल्लाह इस मुल्क को हेलय मुल्क वो है जिसमें अम्बिया इकराम मदफून है, सुलहा मदफून है, सहाबा इकराम मदफून है, औलिया इज़ाम मदफून है, अतखिया और अफजाल मदफून है मौला। हे अल्लाह नेक लोगों का मुल्क है, हे अल्लाह बड़े बड़े नेक लोग इसके अंदर मदफून है, अपनी खुसूसी रहमत इस पर नाजिल फरमा दे, हे अल्लाह अपनी खुसूसी रहमत नाजिल फरमा दे, हे अल्लाह इस मुल्क की चारों तरफ से हिफाजत फरमा, आगे पीछे दाएं बाएं से ऊपर नीचे से हिफाजत फरमा, इस मुल्क के अंदर रहने वालों के दरमियान मोहब्बत और मवद्दत फैला दे, अल्लाह मोहब्बत पैदा फरमा दे, एक दूसरे का इज्जत और एहतराम पैदा फरमा, अल्लाह इस मुल्क के मुतालिक, अल्लाह जो लोग खराबी चाहते हैं, इस मुल्क की बर्बादी और वैरानी चाहते हैं, ऐ अल्लाह इनके मुकद्दर में अगर ईमान नहीं है, अगर ईमान है तो ईमान की दौलत से मालामाल फरमा दे, ईमान नहीं है मुकद्दर में, ऐ अल्लाह ऐसे लोगों को इस जमीन से साफ और अल्लाह साफ फरमा दे, ऐ अल्लाह खात्मा फरमा दे, इस मुल्क के पर अपनी खुसूसी रहमत नाजिल फरमा दे, इस मुल्क के अंदर रहने वाले बाशिंदगान के दरमियान में मोहब्बत पैदा फरमा दे, ऐ अल्लाह इलेक्शन जो आ रहा है, ऐ अल्लाह बहुत सारी जगहों पर बाकी है, अल्लाह इस मुल्क के ऊपर वो हुक्मरान हम पर मुसल्लत फरमा दे जो मुसलमानों के साथ और सारी कौमों के साथ अदल और इंसाफ करने वाला हो, अल्लाह मुनसिफ हुक्मरान हम पर मुसल्लत फरमा, अल्लाह हमारे गुनाहों की वजह से जालिम हुक्मरान को हम पर मुसल्लत न फरमा, अल्लाह जालिम हुक्मरान को हम पर मुसल्लत न फरमा, اللهم لا تسلط علينا من لا يرحمنا, اللهم لا تسلط علينا من لا يرحمنا, اللهم لا تسلط علينا من لا يرحمنا, अल्लाह हमारे बैठने को कबूल फरमा, अल्लाह जो मेहमान यहाँ तशरीफ लाए हैं बच्चों की हौसला अफजाई के लिए इनके आने को कबूल फरमा, हर एक की जायज मकासिद को पूरी फरमा, इनके घरों में अल्लाह जो बेसुकूनी है अल्लाह हर एक के घर के अंदर सुकून अता फरमा दे, अल्लाह मुसलमानों के घर आज सुकून से खाली है, अल्लाह ने सुकून नसीब फरमा, हमें अपने घरों के अंदर तेरे कलाम की तिलावत करने की तौफीक नसीब फरमा दे, तेरे नबी के प्यार अल्लाह पाक हदीसें अपने घरों के अंदर उसकी तिलावत करने की तौफीक नसीब फरमा, हे अल्लाह हमें अपने बच्चों की सही तरबियत करने की तौफीक नसीब फरमा, हे अल्लाह अपने फज़्ल व करम से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के सदके तुफैल हमारी दुआओं को कबूल फरमा, इन्नल्लाहा व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि वसल्लमु तस्लीमा, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मद व अला आली सय्यिदिना मुहम्मद व बारिक वसल्लम, सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन व अलहम्दुलिल्लाहि रब्बिल आलमीन। अतरगीब बयानात डॉट ब्लॉगस्पॉट डॉट कॉम।